इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा चितवन जिल्ला अदालतमा दायर भएको सशस्त्र संघर्षका बेलाको फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणको मुद्दा अझै नियमित कानूनी प्रक्रिया मार्फत नै अगाडि बढ़िरहेको छ। सत्य निरूपण आयोग गठनको कानून बने पनि कार्यविधि तय नभएकाले नियमित ढंगले प्रक्रिया चलेको हो। सत्य निरूपण आयोग बनेपछि सशस्त्र संघर्षका बेलामा भएका सबै घटनामा आयोग मार्फत नै सत्य निरूपण र न्याय निसाब हुने व्यवस्था छ। तर आयोग अन्तर्गत रहने विशेष अदालत गठन हुन बाँकी नै छ। त्यस्तै आयोगका कार्यविधि पनि तय भएका छैनन्। त्यही भएर नै होला नयाँ निर्देशन हामीलाई केही आएको छैन। कानून बने पनि आयोगका अन्य अंग र कार्यविधि बन्न बाँकी नै भएकाले नयाँ सूचना नआएको होला। त्यसैले अहिले नियमित कानून अनुसार नै प्रक्रियामा चलिरहन्छ। चितवनका जिल्ला न्यायाधिवक्ता एक नारायण लम्सालले भन्नुभयो, कृष्ण अधिकारी हत्या प्रकरणमा गएको चैत्र 30 गते 13 जना विरूद्ध मुद्दा दर्ता भएको थियो। सो मुद्दामा अभियुक्तको बयान र बहसपछि जिल्ला न्यायाधीशले त्यो बेला प्रहरी हिरासतमा रहेका 2 जनालाई धरोटीमा छाड्न आदेश दिएको थियो। बाँकी 11 जना विरूद्ध वारेन्ट जारी भएको थियो। चितवन जिल्ला अदालतका श्रेष्ठदार विद्याराज पौडेलले 11 जना विरूद्ध वैशाख 12 प्रहरी कार्यालयमा वारेन्ट र 70 दिने पुर्जी जारी भएको थियो। वारेन्टको समय 7 दिनको रहन्छ। फरार अभियुक्त 7 दिनभित्र पक्राउ नपरे 70 दिनसम्मको समय दिइन्छ। वारेन्टको समय शुक्रबार सकिएको छ। फरार भनेका 11 जना मध्ये 9 जना गोर्खा र 2 जना मात्र चितवन ठेगाना भएका छन्। अदालतले गोर्खा र चितवन प्रहरी दुवै कार्यालयमा वारेन्ट र 70 दिने पुर्जी पठाएको छ। नयाँ निर्देशन केही छैन, नियमित प्रक्रिया अनुसार नै हामी गएका छौं। वारेन्ट आएको छ, 7 दिनभित्र फेला नपरे फेरि 70 दिने म्यादसम्म खोज्छौं। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता संजय राउतले भन्नुभयो, अहिले मुद्दा पुरानै प्रक्रियामा रहे पनि सत्य निरूपण तथा मेलमिलाप आयोगले पूर्णता पाउँदा जे हुने भनिएको त्यही अनुसार हुने जिल्ला न्यायाधिवक्ता लम्सालले बताउनुभयो। गोर्खा फुजेलका कृष्णको विक्रमसम्म 2061 साल जेठ 24 माओवादीले चितवनको रत्नगरमा गोलीहानी हत्या गरेका थिए। नेपाल टेलिकम भरतपुरले 3G सेवाको विस्तारसँगै बीटीएस टावर पनि थप गर्ने भएको छ। नयाँ प्रविधिमा आधारित बीटीएस टावर थपिएपछि त्यसमा ब्याट्रीको ब्याकअप पनि धेरै दिने नेपाल टेलिकम भरतपुरका कार्यालय प्रमुख बुद्धकृष्ण मानन्दरले जानकारी दिनुभयो। अहिले दैनिक 12 घण्टासम्म बढ़ी लोडसेडिङ हुँदा बीटीएस टावरले काम नगर्ने समस्या देखिँदै आएको छ। लोडसेडिङ लामो हुँदा ब्याकअपको रूपमा राखिएका ब्याट्री चार्ज हुन नपाउने र त्यसले समेत काम नगर्दा मोबाइलको नेटवर्कमा समस्या देखिँदै आएको छ। लोडसेडिङ भएको बेला फोन लाग्दै नलाग्ने, लागिहाले आवाज नबुझ्ने, आफै काटिने जस्ता समस्या उपभोक्ताले भोग्दै आएका छन्। 3 महिनादेखि 3G सेवा शुरू गरेको टेलिकमले भरतपुर सहित विभिन्न क्षेत्रमा गरी 50 बीटीएस टावरमा 3G को सुविधा थप गर्ने भएको छ। 3G सेवा द्रुत गतिमा इन्टरनेट चलाउन मिल्ने सुविधा हुने भएकाले टेलिकमका उपभोक्ताले मोबाइलबाट भिडियो कल समेत गर्न सक्नेछन्। अहिले 78 स्थानमा बीटीएस टावर रहेको र त्यसलाई 92 स्थानमा पुर्याउँदा नेटवर्कको समस्या नपर्ने उहाँले जानकारी दिनुभयो। यसैबीच नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनको प्रविधि परिवर्तन गर्ने भएको छ। प्रविधिमा परिवर्तनसँगै चितवनका सबैजसो टेलिफोन नम्बर परिवर्तन हुने भएका छन्। अहिले 056 भएको ठाउँमा 4 हुने टेलिकमले जानकारी दिएको छ। यो प्रविधि 2015 नेपालभर प्रयोग गर्ने गरी काम अगाडि बढ़िरहेको टेलिकम स्रोतले जनाएको छ। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले देशलाई नयाँ नेतृत्वको खाँचो भएको बताउनु भएको छ। नेपालका सबै पार्टीहरू सांगठनिक रूपमा मोर्चा गएको भन्दै उहाँले देशलाई काम लाग्ने खालको नेतृत्व आवश्यक परेको बताउनुभयो। हिजो नारायणगढमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नेपालमा फेरि अर्को आन्दोलनको आवश्यक रहेको दोहोर्याउनुभयो। उहाँले एकीकृत नेकपा माओवादीसँग कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने दावी गर्नुभयो। एकीकृत नेकपा माओवादीले हेटौँडा महाधिवेशनको भन्दा पनि कमजोर नीति लिएकाले कुनै पनि हातमा एकता हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो। ए माओवादीले समाजवादलाई त्यागेर पुँजीवादको हावा फैलाउँदै हिँडेको उहाँको आरोप थियो। गजुरेले नेपालका वामपन्थी आन्दोलनमा ठूलो ध्रुवीकरण आउन सक्ने खुलासा गर्दै यसको नेतृत्व नेकपा माओवादीले गर्ने दावी गर्नुभयो। कार्यक्रममा उहाँले एकीकृत नेकपा माओवादी एमालेको भाइ बनेको बताउँदै एमाले पोलिट ब्युरोको निर्णय बोकेर प्रचण्ड विराटनगर जानुले भाइ एमाले प्रष्ट भएको बताउनुभयो। उहाँले बहुदलीय जनवाद छाडेर एमाले पुँजीवादमा जानु र नौलो जनवाद छाडेर ए माओवादी पुँजीवादमा जानुले दुई पार्टीको अन्तर समाप्त भएको बताउनुभयो। प्रवासी नेपाली समन्वय समितिले वैदेशिक रोजगारीमा हुने गरेका ठगी रोक्न स्थानीय तहमा वैदेशिक सूचना केन्द्रको आवश्यकता रहेकोमा जोड़ दिएको छ। समितिका महासचिव सोमप्रसाद लामिछानेले नेपालीलाई सुरक्षित वैदेशिक रोजगारमा जाने वातावरण तयार गर्न उचित परामर्शको खाँचो रहेको बताउनुभयो। नारायणगढमा आयोजित स्थानीय स्तरको गोलमेच बहसमा सहभागीहरूले रोजगारका लागि विदेश जाँदा अधिकांश आफन्तबाटै ठगिने उनीहरूले बताएका थिए। सहभागीहरूले सरकारले वैदेशिक रोजगारीका क्रममा भएको क्षति बापत दिने राहतबारे अधिकांश अनभिज्ञ रहेको भन्दै सूचना केन्द्रको आवश्यक रहेकोमा जोड़ दिएका थिए। प्रवासी नेपाली समन्वय समितिले सातवटा जिल्लाहरूमा वैदेशिक रोजगारी सूचना केन्द्र सञ्चालन गरिरहेको छ। चितवनको दारेचोकमा हिजो भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। धरानबाट काठमाडौँ जाँदै गरेको ना 5X997 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना 5X2236 नम्बरको बसले ठक्कर दिँदा धरानका कृष्ण कुमार बस्नेतको ज्यान गएको हो। सड़क किनारमा रोकिराखेको 997 नम्बरको गाडीलाई 2236 नम्बरको गाडीले पछाडिबाट ठक्कर दिँदा 997 नम्बरको बसका यात्री बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय मुगलिनले जानकारी दिएको छ। चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रत्नगरमा सेवा केन्द्र विस्तार गरेको छ। संस्थाले पहिलो सेवा केन्द्रका रूपमा रत्नगरको टाँडीमा सेवा केन्द्र विस्तार गरेको हो। सेवा केन्द्रको हिजो एक कार्यक्रमका बीच सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरका प्राचार्य केशव बहादुर थापाले उद्घाटन गर्नुभयो। पूर्वी चितवनको टाँडी पर्सा सौराहा खोलेसीमा लगायतका स्थानमा सर्वसुलभ सेवा दिने उद्देश्यका साथ रत्नगरमा सेवा केन्द्र स्थापना गरिएको केन्द्रका बजार अधिकृत वीरेन्द्र चौधरीले जानकारी दिनुभयो। केन्द्रले दैनिक बचतको आधारमा बिना धितो 30 लाखसम्म लगानी गर्ने चौधरीले बताउनुभयो। सहकारीको अहिले 10 करोड़को शेयर पुँजिरहेको छ। चितवन क्षेत्र नम्बर 4 आगामी असार 8 गते हुने संविधान सभा उपनिर्वाचनका 5000 मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको फोटोसहितको मतदाता नावली संकलनमा 4000 र जिल्ला प्रशासन कार्यालय परिसरमा राखिएको डेस्कमा 1000 गरी कुल 5000 भन्दा बढ़ीले फोटो खिचाएका हुन्। पहिलो र दोस्रो चरण गरी क्षेत्र नम्बर 4 अन्तर्गत पर्ने 7 गाविस र नगरपालिकाका 5 वडाहरूमा 4000 भन्दा बढ़ीले फोटो खिचाएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो। नयाँ र यसअघि छुटेका मतदाताहरूको निर्वाचनमा भाग लिन पाउने अधिकारलाई मध्यनजर राख्दै निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नावली संकलन गरेको थियो। चोटपटकबाट हुने आँखा सम्बन्धी समस्या र दृष्टिविहीन सम्बन्धी चितवन सहित देशका 24 जिल्लामा अध्ययन शुरू भएको छ। नेपाल नेत्र ज्योति संघद्वारा संचालित भरतपुर आँखा अस्पतालले सो अध्ययन शुरू गरेको हो। आँखा अस्पतालका स्वास्थ्य प्रशिक्षक विमल पौडेलले चोटपटकबाट आँखामा हुने समस्या र त्यसको अवस्था पत्ता लगाउन अध्ययन थालिएको बताउनुभयो। नेपालका ग्रामीण भेगका मानिस चोटपटक लागेर आँखामा समस्या पर्दा समेत स्वास्थ्य संस्था आउने